तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा। बहकिँदा मन सम्हाल्नै गाह्रो भयो अनि यो धड्कन सम्हाल्नै गाह्रो भयो। बहकिँदा मन सम्हाल्नै गाह्रो भयो अनि यो धड्कन सम्हाल्नै गाह्रो भयो। बन्द गरे पनि आँखामा आयो त्यो, बन्द गरे पनि आँखामा आयो त्यो। ओठको चुम्बन सम्हाल्नै गाह्रो भयो, बहकिँदा मन सम्हाल्नै गाह्रो भयो। 16 वर्षे ठिटो त म हुँदै होइन, 16 वर्षे ठिटी त म हुँदै होइन। तै पनि यौवन सम्हाल्नै गाह्रो भयो, बहकिँदा मन सम्हाल्नै गाह्रो भयो। तन बुढो भयो मन सधैँ उस्तै, तन बुढो भयो मन सधैँ उस्तै। प्रेमिल मिलन सम्हाल्नै गाह्रो भयो, बहकिँदा मन सम्हाल्नै गाह्रो भयो। जताततै शून्य प्रवासको बसाई, जताततै शून्य प्रवासको बसाई। जल्या छ बदन सम्हाल्नै गाह्रो भयो, बहकिँदा मन सम्हाल्नै गाह्रो भयो। अनि यो धड्कन सम्हाल्नै गाह्रो भयो। नमस्कार, यिनै सुन्दर शब्दलहरी गजलाङ्स सँगसँगै अनलाइन रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी साथै यो अनलाइन रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ अनलाइन रेडियो कार्यक्रम गजल संसार। 2069 पौष महिनाको आज 9 गते सदा चाहिँ आज पनि तपाईँले नै लेखी प्रेषित गर्नुभएका गजल रूपी शब्दहरू समेट्न आइसकेकी छु म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरिन, र मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार र पिएनएन रेडियो तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ, तर त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com। यदि तपाईँले यस अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसारको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने तपाईँले लगन गर्नुपर्नेछ www.chisapaninepalblogspot.com, www.mohanbihaniblogspot.com, www.esaityasansar.com, www.drishtinepal.com लगायत तपाईँले यस कार्यक्रमको रेकर्ड यही हाम्रो संसार अनलाइन रेडियोमा पनि गएर सुन्न सक्नुहुनेछ। यो जानकारी सँगसँगै आज पनि तपाईँले नै कोरेर मेल गरी प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू मेरो साथमा रहेको छ, र जुन गएको हप्ता मैले साबार गर्न नसकेका गजलहरू पनि आज मैले लिएर आएकी छु। सदा चाहिँ म आज पनि तपाईँसँग करिब 1 घन्टासम्म रहनेछु। आशा छ तपाईँ पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने यही दृढ सङ्कल्पका साथ मैले यस कार्यक्रमको ढोका अघि नै एउटा गजल साबार गरेर उगारिसकेकी छु, जुन गजल लेखेर प्रेषित गर्नुभएको थियो सावित्रा लुइटेल घिमिरेजीले। उहाँ बितामोड झापाका स्थायी निवासी हुनुहुन्छ र उहाँ हाल इजरायलमा कार्यरत हुनुहुन्छ। उहाँको उमेर जति भए पनि तर उहाँको मन भने अझै पनि मनमा चञ्चलता र बालापन भने अझै पनि रहेको यो गजलले बताइरहेको छ। हजुर, यही गजल सँगसँगै अब तपाईँहरूमा म एउटा साङ्गीतिक आवाजले सजिएको गजल जोड्न चाहन्छु, त्यसपछि म तपाईँहरूमा पुनः आउने नै छु। अहिलेलाई भने तपाईँहरूमा यो साङ्गीतिक गजल। लाग्यो हेर्ने मिठो लाग्यो हेर्ने पारा हल्का हल्का तिम्रो सारा तिम्रो तिम्रो मिठो लाग्यो हेरे एक्लै छोड्यौ अब मलाई मर्न देऊ सानो भगवानको काखमा सर्न देऊ सानो एक्लै छोड्यौ अब मलाई मर्न देऊ सानो भगवानको काखमा सर्न देऊ सानो मेरो माया लत्याएर बाटो मोडी गयो मेरो माया लत्याएर बाटो मोडी गयो जति आँसु झर्छन् मेरा झर्न देऊ सानो एक्लै छोड्यौ अब मलाई मर्न देऊ सानो नदेखाऊ झुटो आशा साथ दिन्छु भनी नदेखाऊ झुटो आशा साथ दिन्छु भनी जिन्दगीको जङ्घार एक्लै तर्न देऊ सानो एक्लै छोड्यौ अब मलाई मर्न देऊ सानो आधा जीवन बितिसक्यो आधा रह्यो बाँकी आधा जीवन बितिसक्यो आधा रह्यो बाँकी आँसुसँगै एक्लो यात्रा गर्न देऊ सानो एक्लै छोड्यो अब मलाई मर्न देऊ सानो मेरा सुख हाँसो खुसी तिमीलाई सबै मेरा सुख हाँसो खुसी तिमीलाई नै सबै तिम्रो दुःख मेरो भागमा पर्न देऊ सानो एक्लो छोड्यो अब मलाई मर्न देऊ सानो भगवानको काखमा सर्न देऊ सानो हजुर पुनः स्वागत गर्दछु यहाँहरूलाई यो साङ्गीतिक गजल पश्चात अहिले मैले यो साङ्गीतिक गजल पश्चात साबर गरेको गजल थियो राजु चालिसे बिछोडजीको गजल र उहाँ कपिल वस्तुका स्थायी निवासी हुनुहुन्छ। हाल उहाँ दुबईमा कार्यरत हुनुहुन्छ र उहाँको यस मार्मिक गजलमा साँच्चै नै जब आफ्नो प्रेमिकाले एक्लो छाडेपछि जसलाई पनि बाँचेर पनि मरेछ र हुन्छ त्यही नै उहाँले आफ्नो मनको वेदना यहाँ यसरी गजलमा पोख्नु भएको छ र मलाई लाग्छ यो गजल धेरैजनाको जीवनमा मिल्दो जुल्दो छ। हजुर यसै गरी अब म तपाईँहरूमा अर्को एउटा गजल पस्किन चाहन्छु जुन गजल लेखेर पेस गर्नुभएको छ साहित्य अनुरागी रोशन खड्काजीले। उहाँका गजलांश शब्दलहरीहरू यस प्रकार छन्। पिपलु र बर हुँदैन भन्दै गयो आफै, पिपलु र बर हुँदैन भन्दै गयो आफै, परदेशीको भर हुँदैन भन्दै गयो आफै, पिपलु र बर हुँदैन भन्दै गयो आफै, परदेशीको भर हुँदैन भन्दै गयो आफै, बिना सिद्धि गरिबको मनमुटु तोडी, बिना सिद्धि गरिबको मनमुटु तोडी, झुपडीको थर हुँदैन भन्दै गयो आफै, पिपलु र बर हुँदैन भन्दै गयो आफै, गुन्यो चोली लाउ भन्दा फेसनमा रम्न, गुन्यो चोली लाउ भन्दा फेसनमा रम्न, कसैको नि डर हुँदैन भन्दै गयो आफै, पिपलु झैँ बर हुँदैन भन्दै गयो आफै, मेरा बाबु बराजुको स्वाभिमान पोद्धै, मेरा बाबु बराजुको स्वाभिमान पोद्धै, तिमीसँग घर हुँदैन भन्दै गयो आफै, पिपलु झैँ बर हुँदैन भन्दै गयो आफै, बिना बुथो गरी पाल्छु नछोड न भन्दा, बिना बुथो गरी पाल्छु नछोड न भन्दा, मलाई तेरो कर हुँदैन भन्दै गयो आफै, पिपलु झैँ बर हुँदैन भन्दै गयो आफै, परदेशीको भर हुँदैन भन्दै गयो आफै। रोशन खड्काजीको गजल थियो यो र उहाँको स्थायी ठेगाना रहेको छ दोलखा र उहाँ हाल मलेसियामा कार्यरत हुनुहुन्छ। हाम्रो रोशनजीको गजल यस प्रकार रहेको थियो पिपलु झैँ बर हुँदैन भन्दै गयो आफै, परदेशीको बर हुँदैन भन्दै गयो आफै। हजुर उहाँको यस गजलमा पक्कै पनि केही सत्यता पनि लुकेको हुनसक्छ किनभने कतिपय मानिसहरू चाहिँ परदेश गइसकेपछि आफ्नो देशमा रहेको मायालुलाई भुल्ने गरेको पनि बिरलै हामीले सुन्दै र देख्दै पनि आइरहेका छौँ। सायद त्यसैले होला उहाँले यस कथालाई चाहिँ आफ्नो एउटा गजल रूपी दिएर चाहिँ उहाँले यसमा उतार्नु भएको छ। धेरै धेरै धन्यवाद रोशनजी यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा। त्यस्तै गरी अब भने फेरि पनि तपाईँहरूमा एउटा साङ्गीतिक गजल जोड्ने समय आएको छ। यो साङ्गीतिक गजल पश्चात म तपाईँहरूमा आज फेरि पुनः आउने नै छु तपाईँहरूकै सुन्दर सुन्दर गजलहरू लिएर। अहिलेलाई भने यो एउटा साङ्गीतिक गजल। जालमा परेर गई कि परेर गई, खै जालमा परेर गई कि परेर गई, कसरी भनु मरेर गई, कसरी भनु मरेर गई, मरेर गई कि मरेर गई, खै जालमा परेर गई कि परेर गई, पानी सागर गसा पम गम पानी धनी बा निदमरे नयनको त्यो मदिरा नयनको त्यो मदिरा नयनको त्यो मदिरा मागे चरीले सभ्य बानी बिगारे गई बिचरीले सदे बानी बिगारे गई त्यो इमानको च्यादर इमानको च्यादर ओढेर आएको त्यो इमानको च्यादर ओढेर आएको त्यो इमानको च्यादर इमानको च्यादर आज उसले यतै कतै उतारेर गई आज उसले यतै कतै उतारेर गई उज्यालो देखी शायद उज्यालो देखी शायद उज्यालो देखी शायद डराउछे होला डराउछे होला उघारेर गई मध्यरात्मा किन ढोका उघारेर गई कसरी भनु मरे र गई मरे परेर गई बसन्तमा प्रकृतिको मातो रहेछ माया बसन्तमा प्रकृतिको मातो रहेछ माया लठ्याउने मिठा मिठा बात रहेछ माया बसन्तमा प्रकृतिको मातो रहेछ माया लठ्याउने मिठा मिठा बात रहेछ माया सिरी सिरी हावा चल्दा ग्रीम ऋतु राम्रो सिरी सिरी हावा चल्दा ग्रीम ऋतु राम्रो छहारीमा हल्लिएको पात रहेछ माया बसन्तमा प्रकृतिको मातो रहेछ माया वर्षा तमा उर्लिएर खोला नाला बढ्दा वर्षा तमा उर्लिएर खोला नाला बढ्दा मायालुले समाएको हात रहेछ माया बसन्तमा प्रकृतिको मात रहेछ माया सरा दमा ढकमक फुलै फुलको ताती, सरा दमा ढकमक फुलै फुलको ताती, टह टह जुनेलीको रात रहेछ माया, वसन्तमा प्रकृतिको मात रहेछ माया। हेमन्तको उजाडले खिन्न हुँदा मन, हेमन्तको उजाडले खिन्न हुँदा मन, सन्तोष र आनन्दको खात रहेछ माया, वसन्तमा प्रकृतिको मात रहेछ माया। सिसिरको सिरेटोले काम्न थाल्दा मुटु, सिसिरको सिरेटोले काम्न थाल्दा मुटु, युगौँ युग नछुटिने साथ रहेछ माया, वसन्तमा प्रकृतिको मात रहेछ माया, लठ्याउने मिठा मिठा बात रहेछ माया। हजुर, यो साङ्गीतिक आवाज बसात साभार गरेको गजल थियो पुरानो नयका काठमाडौँका स्थायी निवासी साहित्य अनुरागी कोमल भट्टाजीको गजल। उहाँ न्युयोर्क रोचेस्टर अमेरिकामा कार्यरत हुनुहुन्छ र उहाँको यस गजल साँच्चै नै भन्नुपर्दा धेरै राम्रो छ, अनि मलाई पनि एकदमै मन पर्यो। उहाँ हाम्रो यस कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा कोमलजीप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। यसै गरी अर्को गजल म तपाईँहरूमाझ राख्दछु र यो गजल पश्चात भने फेरि पनि तपाईँहरूमाझ एउटा साङ्गीतिक गजल म पस्कनेछु। हजुर, त्यो साङ्गीतिक गजल म तपाईँहरूमाझ पस्किनुभन्दा अगाडि म यो एउटा गजल साभार गर्नेछु। यो गजल लेखेर प्रेषित गर्नुभएको छ ईश्वर साईजीले। फुलले हान्दा पनि चोट लाग्यो भन्छे, गुलाब मान्दा पनि खोट लाग्यो भन्छे, फुलले हान्दा पनि चोट लाग्यो भन्छे, गुलाब मान्दा पनि खोट लाग्यो भन्छे, माया साट्ने तरिका अपनाउँदा नयाँ, माया साट्ने तरिका अपनाउँदा नयाँ, अर्पे छौ यो झुटो ओठ लाग्यो भन्छे, फुलले हान्दा पनि चोट लाग्यो भन्छे, जेसुकै भन तिम्रो सरकारमा म, जेसुकै भन तिम्रो सरकारमा म, भइजान्छु गृहमन्त्री भोट लाग्यो भन्छे, फुलले हान्दा पनि चोट लाग्यो भन्छे, ज्यान ज्याला तिमीलाई सक्दिनँ छोड्न म, ज्यान ज्याल तिमीलाई सक्दिनँ छोड्न म, मनभरि यही अठोट लाग्यो भन्छे, फुलले हान्दा पनि चोट लाग्यो भन्छे, ईश्वरले जुरायो तिमी र मलाई, ईश्वरले जुरायो तिमी र मलाई, सीमासम जवाना ओत लाग्यो भन्छे, फुलले हान्दा पनि चोट लाग्यो भन्छे, गुलाब मान्दा पनि खोट लाग्यो भन्छे। हजुर, यो तखलुस रहेको ईश्वर साईजीको गजल रहेको थियो र उहाँको स्थायी ठेगाना रहेको छ कल्लेरी नौ धादिङ र उहाँ चाहिँ हाल कतारमा कार्यरत हुनुहुन्छ। साहित्य अनुरागी ईश्वर साईजीको सुन्दर गजल मैले तपाईँहरूमा साभार गरेर सुनाएँ। अहिलेलाई भने यो साङ्गीतिक गजल। Hey, तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। दाग लाग्ला इज्जतमा बचाएर राखकाली, दुष्ट हुन्छ पराई त्यो भगाएर राखकाली। दाग लाग्ला इज्जतमा बचाएर राखकाली, दुष्ट हुन्छ पराई त्यो भगाएर राखकाली। छैन कोही आफ्नो यहाँ विश्वासमा घात होला, छैन कोही आफ्नो यहाँ विश्वासमा घात होला। जसले दिन्छ खुसी धेरै फकाएर राखकाली, दाग लाग्ला इज्जतमा बचाएर राखकाली। साँचो माया पिरतियो मर्ने छैन कहिले नि, साँचो माया पिरतियो मर्ने छैन कहिले नि। अलिकति ठाउँ दि अटाएर राखकाली, दाग लाग्ला इज्जतमा बचाएर राखकाली। तिमी हिँड्ने बाटोभरि फुलै फुल छरिदिन्छु, तिमी हिँड्ने बाटोभरि फुलै फुल छरिदिन्छु। सयौँ जुनी मुठुभित्र सजाएर राखकाली, दाग लाग्ला इज्जतमा बचाएर राखकाली। मेरा हाँसो खुसी सबै सुम्पिदिन्छु तिम्रो लागि, मेरो हाँसो खुसी सबै सुम्पिदिन्छु तिम्रो लागि। ज्यान दिन्छु दिलका राजा बनाएर राखकाली, दाग लाग्ला इज्जतमा बचाएर राखकाली। दुष्ट हुन्छ पराई त्यो भगाएर राखकाली। हजुर, यो यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी रविन प्रधान प्रतीकजीले। उहाँले यो गजल चाहिँ हाल दोहादेखि लेखेर पठाउनु भएको छ र उहाँको स्थायी ठेगाना रहेको छ चिसापानी खोटाङ, र उहाँ दोहामा कार्यरत हुनुहुन्छ अहिले। हजुर, रविनजीको यतिको रिक्वेस्ट छ, पक्कै पनि उहाँको कालीले पक्कै पनि मान्ने छिन् जस्तो लाग्छ मलाई। राम्रो लाग्यो हाम्रो रविन प्रतीकजीको गजल। धेरै धेरै धन्यवाद प्रतीकजी, यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा। यस्तै गरी म तपाईँहरूमा आज अर्को गजल राख्दछु र यो गजल पश्चात म फेरि पनि तपाईँहरूमा आज एउटा साङ्गीतिक गजल जोड्नेछु। र यो गजल लेखेर प्रेषित गर्नुभएको छ प्रकाश अजनबी पौडेलजीले। उहाँको स्थायी ठेगाना रहेको छ कुगो पर्वत, कुगो पवेत भनेर लेख्नुभएको छ उहाँले। र उहाँको यस गजल पश्चात म तपाईँहरूमा आज एउटा साङ्गीतिक गजल जोड्नेछु। अहिलेलाई भने उहाँको यस शब्द लहरीहरू म समेट्नेछु। सुन्दरीमा दिलमाथि दिल भेटियो, सुन्दरीमा दिलमाथि दिल भेटियो, रत रह पिरतीको मुस्किल भेटियो। सुन्दरीमा दिलमाथि दिल भेटियो, रत यहाँ पिरतीको मुस्किल भेटियो। वैद्यले कोही बेर जाँच्यो र भन्यो, वैद्यले केही बेर जाँच्यो र भन्यो, दिलको घाउ भित्र खिल भेटियो। सुन्दरीमा दिलमाथि दिल भेटियो, उसले जब पूर्वको ढोका उघार्यो, उसले जब पूर्वको ढोका उघार्यो, कमराको दृश्य साह्रै अश्लील भेटियो। सुन्दरीमा दिलमाथि दिल भेटियो, वर्षौँको कडा सङ्घर्षपछि बल्ल, वर्षौँको कडा सङ्घर्षपछि बल्ल, प्रकाशका जिन्दगीका मन्जिल भेटियो। सुन्दरीमा दिलमाथि दिल भेटियो, र त यहाँ पिरतीको मुस्किल भेटियो। घर हो प्रिया, घर हो प्रिया यो माया हराएको सहर हो प्रिया भन्नु केवल रहर हो प्रिया यो माया हराएको सहर हो प्रिया बदनाम हुन्छन् यहाँ म भन्छु यो स्वार्थी नगर हो प्रिया यो माया हराएको सहर हो प्रिया काहरुको चुले सीमा रेटिन्छन् खुसीहरू रेटिन्छन् खुसीहरू के गरेर मैले दोषी नजर हो प्रिया यो माया हराएको सहर हो प्रिया लुटु तिम्रो काखमा लुटु पुटु गर्न मन लाग्यो मलाई प्यारको बगैँचा चर्न मन लाग्यो दुनियाले सुगन्ध लिन सक्ने मायाको दुनियाले सुगन्ध लिन सक्ने मायाको बास्नादार फुलको बिउ छर्न मन लाग्यो तिम्रो काखमा लुटु पुटु गर्न मन लाग्यो स्वर्गकै आभास मिल्छ तिम्रो आलिङ्गनमा स्वर्गकै आभास मिल्छ तिम्रो आलिङ्गनमा माया लुकको दिलमा बसाई सर्न मन लाग्यो तिम्रो काखमा लुटुपुटु गर्न मन लाग्यो जीवनको अमूल्य पलहरूसँगै बिताउँ जीवनको अमूल्य पलहरूसँगै बिताउँ हातमा हात राखी सागर तर्न मन लाग्यो तिम्रो काखमा लुटुपुटु गर्न मन लाग्यो कति जन्मे कति मरे होलान् यो धरतीमा कति जन्मे कति मरे होलान् यो धरतीमा प्यारालाई अमर बनाई मर्न मन लाग्यो तिम्रो काखमा लुटु पुटु गर्न मन लाग्यो मलाई प्यारको बगैँचा चर्न मन लाग्यो जुरियो साङ्गीतिक गजल पश्चात मैले सावर गरेको गजल थियो साहित्य अनुरागी सागर सिलवालजीको गजल उहाँको स्थायी ठेगाना रहेको छ काठमाडौँ र उहाँ हाल लन्डन किङडममा चाहिँ कार्यरत हुनुहुन्छ साँच्चै नै उहाँलाई आफ्नो मायाको काखमा लुटुपुटु गर्न मन लागिसकेको रहेछ पक्कै पनि उहाँको यो इच्छा पुरा हुनेछ यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा सागरजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। र यसै गरी यही क्रममा म तपाईँहरू माझ अर्को एउटा गजल जोड्न सक्छु। र यो गजल लेखेर प्रेषित गर्नुभएको छ गौरव श्रेष्ठजीले। उहाँका गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन्। केही पहिले सरकारले तर्सायो, अहिले सिंहदरबारले तर्सायो। केही पहिले सरकारले तर्सायो, अहिले सिंहदरबारले तर्सायो। छोरोको भविष्य अन्धकार देख्छन्, छोरोको भविष्य अन्धकार देख्छन्। बुढाबालाई बेरोजगारले तर्सायो, केही पहिले सरकारले तर्सायो। माया चाहिन्छ ग्रिन कार्ड देखाऊ, माया चाहिन्छ ग्रिन कार्ड देखाऊ। यसो भन्दै आफ्नै दिलदारले तर्सायो, केही पहिले सरकारले तर्सायो। म त मिचिरहन्छु तेरो देशको सीमा, म त मिचिरहन्छु तेरो देशको सीमा। छिमेकी भनाउँदो बिहारले तर्सायो, केही पहिले सरकारले तर्सायो। उसले कमायो आफ्नै चेली बेचेर, उसले कमायो आफ्नै चेली बेचेर। अबला नारीको चित्कारले तर्सायो, केही पहिले सरकारले तर्सायो। अहिले सिंह दरबारले तर्सायो। हजुर, यो गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी गौरव श्रेष्ठजीले। र उहाँको स्थायी ठेगाना रहेको छ जनकपुर। उहाँ हाल हुनुहुन्छ दुबई, दुबईमा उहाँ कार्यरत हुनुहुन्छ। अनि उहाँको यस सत्य कथा बोकेको यस गजल लेखेर प्रेषित गर्नुभएकोमा म साँच्चै नै उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ कोही त आफ्नो चेलीबेटी बेचेर पैसा कमाउँछन्, कोही भने अरूलाई ठगेर पैसा कमाइरहेका हुन्छन्। हजुर, हाम्रो देशको स्थिति परिस्थितिहरूलाई र हरेक घटना परिघटनालाई समेटेर उहाँले यस गजल तयार पार्नुभएको छ। र यति सुन्दर गजलको लागि साँच्चै फेरि पनि म उहाँलाई धन्यवाद दिँदछु। यसै गरी तपाईँहरूमा आज अब भने एउटा फेरि पनि साङ्गीतिक गजल जोड्ने समय आइसकेको छ। र यो साङ्गीतिक गजल पश्चात म फेरि पुनः तपाईँहरूमा तपाईँकै सुन्दर सुन्दर गजलहरू लिएर उपस्थित हुने नै छु। अहिले भने एउटा साङ्गीतिक गजल तपाईँहरूमा। बसंतमय उजाड़ी गए मन पार को फूल झरदा खेरी हेर नहीं सकी न तिम्रो शिरमा पराई को सिंदूर पर्दा खेरी पराई को सिंदूर पर्दा खेरी जागर सबै गल्दै छ चे न भोक छ न प्यास छ जागर सबै गल्दै छ अचल मनको खुशी सारा रित्याएर तिमीलाई भर्दाखेरि तिमीलाई भर्दाखेरि देश मेरो कहाँ होला म सोचिरहेछु भेटिन्छ कि यही कतै म खोजिरहेछु देश मेरो कहाँ होला म सोचिरहेछु भेटिन्छ कि यही कतै म खोजिरहेछु सोधु भने कसलाई सोधु सबै म जस्तै सोधु भने कसलाई सोधु सबै म जस्तै भित्रभित्रै निरन्तर म बोलिरहेछु देश मेरो कहाँ होला म सोचिरहेछु झरे होला वर्षा सरी आखिरमा के झरे होला वर्षा सरी आखिरमा के बिना अर्थ आँसु त्यसै म पोखिरहेछु देश मेरो कहाँ होला म सोचिरहेछु आशामाथि तुसारोले आघात पारे नि आशामाथि तुसारोले आघात पारे नि न्यानो पार्न तातो घाम म मोलिरहेछु देश मेरो कहाँ होला म सोचिरहेछु जरुर त्यो एक दिन आउँछ अवश्य जरुर त्यो एक दिन आउँछ अवश्य देश पुग्ने बाटो हाम्रो म फोरिरहेछु देश मेरो कहाँ होला म सोचिरहेछु भेटिन्छ कि यही कतै म खोजिरहेछु हजुर यहाँहरूलाई पुनः स्वागत छ यो साङ्गीतिक गजल प्रसाद र यो साङ्गीतिक गजल प्रसाद मैले साभार गरेको गजल थियो धर्मराज वन्तजीको हजुर साहित्य अनुरागी धर्मराज वन्तजीको गजल थियो यो र उहाँको गजल साँच्चै नै देशभक्ति रहेको छ उहाँको स्थायी ठेगाना रहेको छ बगुवा गोर्खा र उहाँले बगुवा गोर्खादेखि लेखेर प्रेषित गर्नुभएको थियो यो गजल धेरै धेरै धन्यवाद धर्मजी यति सुन्दर गजल देश प्रेमी गजल लेखेर प्रेषित गर्नुभएकोमा र हाम्रो यस गजल संसारलाई माया गर्नुभएकोमा धेरै धेरै धन्यवाद यहाँलाई यस्तै गरी तपाईँहरूको यति सुन्दर सुन्दर गजलहरू मलाई साभार गरिरहन मन लागेको छ अझै पनि मेरो हातमा थुप्रै थुप्रै गजलहरू रहेको छ तर पनि के गर्ने प्रविधि मित्रले छेउबाट मलाई सङ्केत गर्दैछ कि मेरो प्रविधि समय सकिसकेको छ भनेर हजुर त्यसकारण म अब आज यहाँहरूको यही गजलहरू साभार गर्ने मन हुँदाहुँदै पनि यहाँहरूबाट चाहिँ मैले विदाईको हात हल्लाउने बेला आइसकेको छ यस्तै गरी म तपाईँहरूको यति सुन्दर गजलहरू जुन बाँकी रहेको गजलहरू छ म अर्को हप्ता अवश्य पनि म साभार गर्नेछु तपाईँहरूमा आजलाई पनि म तपाईँहरूबाट बिदा लिन्छु नै किनभने मेरो प्राविधिक समय सकिसकेको छ तर जाँदा जाँदै तपाईँहरूलाई यही कार्यक्रमको बारेमा केही भन्न चाहन्छु यदि तपाईँहरूले यस कार्यक्रम छुटाउनु भएको छ अथवा तपाईँहरूलाई यस कार्यक्रम पुनः सुन्न चाहनुहुन्छ भने तपाईँहरूले यस कार्यक्रमको रेकर्ड www.moharbihaniblogspot.com www.chisapaninepalblogspot.com www.isahityasansar.com लगायत अरू थुप्रै ब्लगहरूमा पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ र यस गजल संसारको एउटा छुट्टै पेज जहाँ गजल संसार रहेको छ त्यस पेजमा तपाईँले चाहिँ त्यहाँ गएर पनि तपाईँले सुन्न सक्नुहुनेछ। साथसाथै तपाईँलाई यदि गजल प्रेषित गर्दाखेरि मेलमा प्रेषित भएन भने तपाईँले त्यस पेजमा गएर पनि तपाईँले आफ्ना गजलहरू पुरा आफ्नो नाम ठेगाना स्थायी ठेगाना र अस्थायी ठेगाना र हाल रहेको ठेगाना सहित तपाईँले त्यहाँ पोस्ट गर्न सक्नुहुनेछ र मेरो इमेल ठेगाना रहेको छ dearshanti25@gmail.com dearshanti25@gmail.com तपाईँले आफ्नो यस्तै सुन्दर सुन्दर गजलहरू लेखेर प्रेषित गर्न सक्नुहुनेछ। त्यो भन्दै अवश्य पनि म तपाईँको साथमा अर्को हप्ता म पुनः आउने नै छु र पुनः आउने म बाचासहित आजलाई यो साङ्गीतिक गजल तपाईँहरूमा छोड्दै म शान्ति पाखरिन र प्रविधि मित्र उद्धव तामाङ हामी यस कार्यक्रमबाट बिदा लिन चाहन्छौँ। नमस्कार, शुभ सन्ध्या। No। कति बोलेर पछुताउँछ